हाम्रो सिर्जना डट कमको स्रष्टा चिनारीमा आज एफएएस फुटबल एसोसिएसन अफ सिङ्गापुरका रेफ्री हरि घलेज्यूसँग कुराकानी गर्न उहाँको निवासमा छु। घलेज्यू पल्टन घरमा आफ्नो काम बाहेक बचेको समयमा सिङ्गापुर फुटबल लिगमा रेफ्रीको भूमिका निभाउँदै आउनुभएको छ। एफएएस रेफ्री हुनका लागि के कस्ता अध्ययन अभ्यास र लगाव गर्नु परेको थियो यसै विषयमा कुराकानी र रेफ्रीको भूमिका निर्वाह गर्दा गरेका अनुभवहरू वर्णन आजको यो बसाइमा गर्नेछु। मेजरजी गुड आफ्टरनुन। गुड आफ्टरनुन ज्योति भाइ, कस्तो हुनुहुन्छ मेजरजी? अहिलेसम्म मलाई सन्चै भन्ने कुरा। तपाईँको परिचय बताइदिनुहोस् न मेजरजी। मेरो परिचय भन्नुपर्दा मेरो नाम हरि घले, यहाँको सर्भिस नम्बर 14096। मेरो घर चाहिँ धादिङ जिल्ला गुम्दी गाविसमा पर्छ। कति सालमा तपाईँ सिङ्गापुर गोर्खा प्रहरी दलमा प्रवेश गर्नुभयो? म 1989 साल भनौँ न, यहाँको नेपाली हो भने 2046 सालमा चाहिँ म यहाँ भर्ती भएर सिङ्गापुर आएँ। के खेलकुद गर्नुहुन्थ्यो विद्यार्थी जीवन कालखण्डमा मेजरजी तपाईँ? विद्यार्थी जीवनमा मैले खेलकुदहरू त निकै गर्थेँ, जस्तै अब फुटबल, भलिबल, कहिले कहिले बास्केटबल पनि खेलिन्थ्यो र अरू सेकेन्ड फिल्डतिर पनि यसो अलिअलि भाग लिन्थेँ। विद्यार्थी जीवनमा खेलकुद गर्दाका छन् आज सम्झँदा नबिर्सने त्यस्ता सम्झनाहरू छ? त्यस्तो सम्झनाहरू भन्दाखेरि अहिले याद आयो तपाईँले भन्नुभयो, जुन विद्यार्थी हुँदा हाम्रो समयमा वीरेन्द्र च्यालेन्ज भन्ने एउटा इन्टर स्कुल कम्पिटिसन हुन्थ्यो, सिल हुन्थ्यो। त्यो सिलको लागि हाम्रो स्कुल, जुन स्कुलको नाम श्री तामाङ खड्कामाविले पनि अब भाग लिएको थियो र त्यस खेलमा चाहिँ म एउटा टिम क्याप्टेनको मैले के अरे है भार बोकेको थिएँ र मैले चाहिँ सबै टिमलाई नै लिएर मेरो अन्डरमा चाहिँ हेड सरले चाहिँ मलाई पठाउनु भएको थियो र मैले नै लिड गरेर लगेको थिएँ। जुन सदरमुकाममा खेल्न जानु पर्थ्यो र त्यहाँ जाँदाखेरि भलिबल फिक्सरमा जुन एउटा एकदम धादिङ जिल्लाको भनौँ न अलिकति कलिएको स्कुल गजुरी भन्ने चाहिँ एकदमै सबै चिजमा कडा थियो, त्यो स्कुलसँग चाहिँ हाम्रो भलिबलको भिडान्त भयो। हामीले सोचेको थिएन अब जित्छ भनेर, तरै पनि अब होइन खेल्नै पर्ने अवस्था आएर खेल्यो। खेल्दै जाँदा जाँदा अन्तिममा हाम्रो स्कुलले चाहिँ मेरो टिमले चाहिँ अब जित्न सफल भयो। जित्दाखेरि हाम्रो स्कुलको टिमले मात्र नभएर अरू स्कुलकोहरूले पनि हामीलाई एकदमै स्याबसी दिएर हात मिलाउन आयो, उफ्रिने पाक्रिने यताउति। त्यो गर्दा मलाई एकदमै खुसी लाग्यो, अचम्मको कुरो भन्नु। त्यो चाहिँ मलाई अहिलेसम्म यस स्कुल जीवनको चाहिँ त्यो अलि सम्झिरहेको छ। हाई स्कुल जीवनमा तपाईँले धेरै खेलकुदहरू चाहिँ खेल्नुहुन्थ्यो रहेछ, पल्टन प्रवेशपछि तपाईँले कुन खेल चाहिँ बढी खेल्न थाल्नुभएको थियो? जब पल्टनमा आएपछि चाहिँ मैले फुटबलमै मैले धेरै प्रायोरिट दिएँ, अन्त बास्केटबल, भलिबलहरू पनि खेलेँ। पहिला अब टर्निङ कम्पिटिसन हुन्थ्यो, प्रथममा खेल्यो बास्केटबल, भलिबल पनि खेल्यो, तर मैले धेरै चाहिँ फुटबलमै बढी प्रायोरिट दिएँ। तपाईँ सिङ्गापुर फुटबल लिगमा रेफ्रीको जिम्मेवारी निभाउँदै हुनुहुन्छ, कसरी जागृत भयो फुटबल खेलको रेफ्री बन्न? रेफ्री बन्न जागृत भएको कारण चाहिँ जुन म जिसी टिममा खेल्दै थिएँ, खेल्दा खेल्दा जिसीले चाहिँ रेफ्री कोर्स पठाउने निर्णय गरे र हामीलाई पठायो, जुन छजनालाई पठाएको थियो र कोर्स पनि बेसिक कोर्स गरेँ। बेसिक कोर्स गरेपछि बेसिक कोर्समा पास भयो, कोर्समा पास भएर प्र्याक्टिकल्ली भयो, प्र्याक्टिकलमा पनि अब राम्रै भयो। त्यसपछि प्र्याक्टिकलमा राम्रो भएपछि चाहिँ क्लास थ्री रेफ्रीमा रेजिस्टर भयो। रेजिस्ट्रेसन भएपछि हामीलाई चाहिँ एपोइन्टमेन्ट दिन्थ्यो, जस्तै सुरु सुरुमा लाइन्समेन एआरको काम जिम्मेवारी दिन्थ्यो। त्यो गर्दै जाँदा जाँदा आफूभन्दा सिनियर रेफ्रीहरूलाई देख्दा उनीहरूले सेन्टर रेफ्रीको काम गर्थ्यो, आफू चाहिँ एसिस्टेन्ट गर्थ्यो। र मलाई लाग्थ्यो म पनि एक दिन सेन्टरमा गर्नु सक्छु होला, म पनि रेफ्री गर्नु सक्छु। र कहिलेकाहीँ माथि एसली खेलाउने रेफ्रीहरूसँगै नै पर्थ्यो, र उनीहरूले एसली खेलाएको देख्दा म पनि एक दिन एसली खेलाउनेसम्म पुग्नु सक्छु होला भन्नेले गर्दाखेरि मैले रेफ्रीलाई के कस्तो सङ्घर्ष गर्नुभयो सिङ्गापुर लिगमा रेफ्री हुनको लागि तपाईँले मेजरजी? सङ्घर्ष भन्नुपर्दाखेरि अब एकपटक रेफ्री भएपछि गेमहरू धेरै गर्नुपर्छ, गेमहरू धेरै गऱ्यो, सङ्घर्ष नै त्यही हो। अब ड्युटी मिलाउनु पऱ्यो होइन, पहिला अब अन एन्ड अफको बेसिस ड्युटीमा अब अलिकति साह्रै थियो ड्युटी मिलाउनु, मिलाएर पनि रेफ्री गर्न गएको थियो। के तपाईँले सोच्नुभएको थियो फुटबल खेलको रेफ्री बन्छु भन्ने? मैले यो कुरा त सोचेको थिएन, किन रेफ्रीको रेफ्रीले के गर्नुपर्ने त्यो त्यति मलाई पहिला थाहा थिएन। जब रेफ्री कोर्स पठाएपछि मात्रै मैले रेफ्रीतिर अगाडि थालेँ। सिङ्गापुर लिगमा तपाईँले एसिस्टेन्ट रेफ्रीको भूमिका निर्वाह गर्दै हुनुहुन्छ, कुन कुन क्लब बिचको खेलमा तपाईँले पहिलोपटक एसिस्टेन्ट रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो? मैले सबभन्दा फर्स्ट एसलिग चाहिँ बेलेस्टर खाल्सा भर्सेस यङ लायन्स, त्यो दुइटा क्लबको बिच मैले एआर टूको भूमिका निर्वाह गरेको थिएँ। कस्तो अनुभव पाउनुभएको थियो रङ्गशालामा पहिलोपटक एसिस्टेन्स रेफ्रीको भूमिका निर्वाह गर्दा? त्यतिखेर अब त्योभन्दा सानो सानो क्लबहरूको अब रेफ्री पनि गरेको थियो र लाइन्समेन पनि गरेको थिएँ, र एसलिग भन्ने चाहिँ अलिकति अब प्रोफेसनल लिग जुन एसियाको टप टेन लिगमा पर्छ, त्यो चाहिँ सबभन्दा सुरुमा मलाई अलिक डर पनि लागेको थियो कतै आफूले गल्ती पो गर्छ कि, साथै अब धेरै क्राउडहरू फ्यानहरू हुन्छ उनीहरूको अगाडि अब अलिकति नर्भस जस्तो पनि भयो सुरु सुरुमा, तर गर्दै जाँदाखेरि आफूलाई अलिकति युज टु हुनु हो, कन्फिडेन्ट पनि भयो, तर अहिले चाहिँ त्यति साह्रो अब सजिलै लाग्छ। खेलको विदाउट लाइभ र विथ लाइभ ब्रोडकास्टिङमा के भिन्नता छ रेफ्री गर्दा? लाइभ र विदाउट लाइभ, लाइभमा चाहिँ अब मिडियाहरू धेरै हुन्छन्, के अरे क्यामराहरू चारैतिर क्यामरा राखेको हुन्छ, त्यो क्यामराले चाहिँ अब लाइभ टिभीमा देखाइराखेको हुन्छ, र आफूलाई पनि त्यो फिल हुन्छ कि अब मलाई पनि सबैले हेरिरहेको छ, न यहाँको फ्यानले मात्र नभएर अरूले पनि घरमा बसेर आफ्नो टिभीमा हेरिरहेको छ होला, मैले कुनै गल्ती गरेँ भने मेरो बदनाम पनि हुन्छ भन्ने त्यस्तो आफूलाई लाग्छ, र अलिकति एक्स्ट्रा अलर्टै हुनु पऱ्यो। र विदाउट लाइभमा चाहिँ मिडियाहरू त्यति साह्रो हुँदैन, क्यामराले त खिचेको हुन्छ तर लाइभ दिएको हुँदैन, त्यसमा चाहिँ अलिकति आफूलाई त्यति इजी फिलिङ हुँदो रहेछ कि यो चाहिँ लाइभ होइन, जस्ट यहाँकोले मात्रै देख्छ, गल्ती गरेको खण्डमा चाहिँ हुन त पछि कमेन्टहरूमा निकाल्छ, लाइभ र विदाउट लाइभमा अलिकति भिन्नता थियो। कति खेलमा एसिस्टेन्ट रेफ्रीको भूमिका निर्वाह गरिसक्नुभयो हालसम्म? मैले करिब एघार बाह्रवटा जति गरिसकेँ, अब यही महिना अब भोलि छ मेरो 6 तारिक एउटा एसिस्टेन्टको काम, र 12 तारिक फ्राइडे चाहिँ लाइभ दिन्छ लाइभ ब्रोडकास्टिङमा कति पटक तपाईँले चाहिँ एसिस्टेन्ट रेफ्रीको भूमिका निर्वाह गरिसक्नु भएको छ? लाइभ ब्रोडकास्टिङमा मैले अहिलेसम्म दुईवटा गरेको छु, र अब आउने यो फ्राइडे 12 तारिक त्योसम्म चाहिँ 3 लाइभ ब्रोडकास्टिङ। कुन कुन कुन क्लबिस खेल्नुहुनेछ? वुडलेन र गोम्बाक बिच जलन बिसारमा छ। हालसम्म यो रेफ्री गर्दाखेरि तपाईँमा त्यस्तो भुल्न नसक्ने केही यादहरू छ? भुल्न नसक्ने यादहरू भन्दाखेरि जुन एक लास्ट मन्थ भनौँ जुनमा जुन हामी 4 रेफ्रीहरू चाहिँ अब अफिसियलहरू चाहिँ अब खटिएर गइएको थियो जुन हाउगङ स्टेडियममा, त्यहाँ हामी पुगे 6:00 7:30 गेम, 6:30 1.5 घन्टा अगाडि हामी पुग्नुपर्छ। त्यहाँ पुगेर हामी 4 अफिसियलहरू चाहिँ वार्मिङअपको लागि वार्मिङअप गियर लगाएर हामी फुटबल फिल्डमा गयौँ र हामी वार्मअप गर्दै थियौँ। वार्मअप गर्दा गर्दै खेलाडीहरू पनि दुईवटा क्लब इटोल एफसी जुन इटोल एफसी चाहिँ अब फ्रान्सको क्लब हो र हगन युनाइटेड उनीहरू आफ्नो साइडमा प्र्याक्टिस ट्रेनिङ गर्दै थियो। त्यो गर्दा गर्दै इटोल एफसीको बल चाहिँ उता हगन एफसीतिर आएछ, जुन एकजना किपर चाहिँ बल टिप्न आउँदाखेरि उनीहरूको बिचमा भना भन के पर्यो। त्यो हुँदाखेरि उनीहरू एकछिनमा दुवै टिमको एकै ठाउँमा जम्मा भयो र उनीहरू एक आपसमा धकाला धकाला यताउति भयो। फिफा रेफ्री भन्ने फिफा रेफ्रीको लागि चाहिँ म यहाँ सिङ्गापुरमा बसेर चाहिँ हामी फोरेनरले चाहिँ सम्बन्ध छैन। फिफाको लागि मैले आफ्नै देशमा जानुपर्छ, आफ्नो देशमा जानुको लागि चाहिँ अहिले सम्भव नै भएन, जुन किनकि उमेर बेरियर हुन्छ 45 फिफाको लागि। त्यसले गर्दाखेरि फिफाको लागि चाहिँ मैले त्यति सोचेको छैन किनकि मेरो उमेरले गर्दाखेरि। डाँडा भन्ने देउरेलतिर हिँड्ने डुल्ने युवक, पल्टन घरमा गोली बारुद खेलाउने यी हातले, रङ्गशालाको चौरमा एक कुनादेखि पल्लो कुनासम्म हातमा पहिलो झन्डा लिँदै दगुर्नुहुन्छ, कस्तो अनुभव हुन्छ आफैलाई त्यो क्षण सम्झँदा मेजरजी? त्यो त अब आफूले जुन अब त्यति जो सिङ्गापुर लिग एसियाको टप 10 लिगमा चाहिँ त्यसरी आफूले अफिसिएट गर्नु पाउँदाखेरि आफूलाई खुसी नै लाग्छ। र जिसीमा अहिलेसम्म अरू कसैले पनि एसलिग गरेको थिएन, जस हुन त अहिले रेफ्रीहरू धेरै छन् भाइहरू, त्यसमध्ये म चाहिँ पहिलो एसलिग एसिस्टेन्टको आविर्भाव बोकेर त्यो गर्नु पाउँदा आफूलाई गौरव नै लाग्छ, धेरै लाग्छ। अन्तिममा केही भन्न चाहनुहुन्छ मेजरजी? अन्तिममा म सबभन्दा पहिला हाम्रो सिर्जनाका कामलाई चाहिँ धेरै धेरै धन्यवाद। मलाई यो सिर्जनाका काममा चाहिँ आफ्नो कला सम्बन्धी 2 कुरा भन्ने पाउने मौका दिनुभयो। रेफ्री भाइहरू छ उनीहरूले पनि मैले जसरी नै कन्टिन्यू रेफ्री गरेर अगाडि गरौँ र अनि जिसीको लागि पनि केही उन्नति गर्नुपर्छ गरोस् भन्ने म भाइहरूलाई त्यति सल्लाह दिनु। धन्यवाद मेजरजी। धन्यवाद जी।